शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पंप सँगै फोन नम्बर 0556563290 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथै एसएन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टीलर्निंग एकेडमी मैथ साइंस र टेस्ट नदी पांच विषय में मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटीच्यूट मल्टीलर्निंग एकेडमी खैरानी चार पर्सा नारायणी डेवलपमेंट बैंक को माथि मोबाइल 9842146174। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको दिउँसो 2 बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल समाचार शुरू गरौं प्रमुख समाचारका शीर्षकहरूबाट। एसएससी प्रिमियर लीगमा मलेसिया विरूद्ध नेपाललाई 150 रनको लक्ष्य पेश। ए माओवादीको राष्ट्रिय सम्मेलनमा आजदेखि बन्द सत्र शुरू। बन्द सत्रमा अध्यक्ष दाहालले राजनैतिक प्रतिवेदन पेश गर्नुहुने। चितवनको दारेचोकमा आज बिहान भएको सुबारी दुर्घटनामा एकजनाको ज्यान गयो। चट्टाङ लागेर मकानपुर र लमजुङमा 2 जनाको मृत्यु। र विश्वमा प्रेस स्वतन्त्रताको अवस्था 1 दशक यताकै सबैभन्दा नाजुक। नाइजेरियाको राजधानी अबुजामा बम विस्फोट हुँदा 19 जनाको मृत्यु। अब समाचार विस्तारमा। एसएससी प्रिमियर लीग क्रिकेटमा नेपाल सामु मलेसियाले 150 रनको छिनो लक्ष्य पेश गरेको छ। नेपालले ताजा अवस्थामा 35 ओभरमा 5 विकेटको क्षतिमा 134 रन बनाएको छ। टस जितेर ब्याटिङ गरेको मलेसिया 43 ओभरमा 149 रनमा समेटिएपछि नेपालले सामान्य चुनौती पाएको हो। मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका सोमपाल कामी एक्लै 5 विकेटले उनले 10 ओभरमा 3 मेडन फाल्दै 47 रन दिएर 5 विकेट लिएका हुन्। त्यस्तै वसन्त रेग्मीले 2 तथा पारस खड्का सागर हुन् मेहबुब आलमले समान 1-1 विकेट लिए। 2 दर्जन भन्दा बढ़ी जिल्ला समितिले लेबी नबुझाएपछि माओवादीको बन्द सत्र अझै शुरू भएको छैन। केन्द्रीय कार्यालयका मुख्य सचिव हितराज पाण्डेले लेबी नबुझाउनेलाई बन्द सत्रमा प्रवेश गर्न नदिने अडान लिएपछि बिहान 8 बजेदेखि शुरू हुने बन्द सत्र शुरू हुन ढिला भएको हो। पाण्डेका अनुसार 2 दर्जन भन्दा बढ़ी जिल्ला समितिले नियमित लेबी बुझाएका छैनन्। विराटनगर स्थित सभागृहमा अहिले केही बेरमा बन्द सत्र शुरू हुने बताइएको छ। बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गर्नुहुनेछ। विधान मस्यौदा समितिले पनि विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी छ। समूहगत छलफल भने भोलिदेखि मात्र शुरू हुनेछ। चितवनको दारेचोकमा आज बिहान भएको सुबारी दुर्घटनामा 1 जनाको ज्यान गएको छ भने अर्का 1 जना गम्भीर घाइते भएका छन्। धरानबाट काठमाडौँ साँदै गरेको NH5K997 नम्बरको बसलाई सोही दिशातर्फ साँदै गरेको NH5K2236 नम्बरको बसले ठक्कर दिँदा धरानका कृष्ण कुमार बस्नेतको ज्यान गएको हो। सड़क किनारमा रोकिराखेको 997 नम्बरको बसलाई 2236 नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा 997 नम्बरको बस यात्री बसेतको ज्यान गएको इलाका प्रहरीकाले मोगलीले जानकारी दिएको छ। घाइते गाड़ीका सहचालकको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। वर्षासँगै परेको चट्याङ पर्दा मकनपुरमा 1 जनाको मृत्यु भएको छ। चट्याङ लागेर अन्य 4 जना घाइते भएका छन्। मकनपुरको नामचार एकमा गैराती चट्याङ पर्दा घर मालिक वीरबहादुर गोलेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीकाले मकनपुरले जनाएको छ। चट्याङले घरमा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ। यसै गरी मकनपुर केचुरीमाई 4 रहेको अर्कबहादुर घिसिङको घरमा चट्याङ पर्दा 4 जना घाइते भएका छन्। घाइते मध्ये चारै जनाको एटवटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यस्तै लमजुङमा चट्याङ पर्दा बिहिबार राति एकजनाको ज्यान गएको छ। जिता गाविस चार जिताकोटका 42 वर्षका मनसा बहादुर गुरूङको चट्याङ लागेर ज्यान गएको प्रहरीले जनाएको छ। साँझ खाना खाने समयमा परेको चट्याङले गम्भीर घाइते भएका मनसा बहादुरलाई उपचारका लागि पोखरातर्फ लगिएको छ। चट्याङ लागेर मनसा बहादुरका बुवा 70 वर्षका सुखबहादुर गुरूङ र छिमेकी मोना भुजेल घाइते हुनुभएको छ। सुखबहादुरको सुती पसलमा उपचार भइरहेको छ भने मुनालाई थप उपचारका लागि सदरमुकाम बेसिसर लगिएको छ। आज वैशाख शुक्ल तृतीया तिथि हिन्दू नेपालीहरूले स्नान दान पूजा लगाएर विभिन्न धार्मिक कार्य गरी मनाइँदैछ। धार्मिक ग्रन्थ अनुसार आज विशेष गरी गर्मी छल्नका लागि घामबाट बस्न, छाता तातो जमिनबाट बस्न, जुत्ता र तिर्खा मेट्न शरबत दान गर्ने चलन छ। आशा गरिएको दानले अक्षय फल प्राप्त हुने भएकाले यसलाई अक्षय तृतीया भन्ने गरिएको हो। आज अलैँची सुकमेल र घिउ मिसाइएको जौको सातो तथा मरिच पिपला तथा सखर हालेर तयार पारिएको शरबत दान गरिन्छ। पौराणिक कथा अनुसार शिव पार्वतीको विवाह भएको आजको दिनदेखि सत्य युगको शुरूआत भएकाले आजको दिनलाई युगादि पनि भन्ने चलन छ। नेपाल पत्रकार महासंघको 24 महाधिवेशनका पदाधिकारी तथा सदस्य उम्मेद्वारले पत्रकारिता अध्ययन हुने नेपालकी जेठो रत्न राज्य लक्ष्मी क्याम्पस पत्रकारिता तथा आम संचार केन्द्रीय विभागका विद्यार्थीसँग आज पत्रकारिता क्षेत्रको शैक्षिक भौतिक तथा व्यावसायिक समस्याबारे जानकारी लिएका छन्। महासंघमा हालमा सचिव समेत रहनुभएका महासचिव पदका उम्मेद्वार जगत नेपाल, केन्द्रीय सदस्यका उम्मेद्वार विजय राज अधिकारी, नारायण अड्याल, माधव दुलाल लगायतको टोलीलाई पत्रकारिताका विद्यार्थीले नेपाली पत्रकारितालाई व्यावसायिक र मर्यादित बनाउन महासंघमा व्यावसायिक पत्रकारले नेतृत्व लिनुपर्ने, पत्रकारिता अध्ययन गरेका र व्यावसायिक पत्रकारलाई मात्र सदस्यता वितरण गर्नुपर्ने, पत्रकारिता जगतको विकृति हटाई शुद्धिकरण गरिनुपर्ने लगायत माग तथा सुझाव दिएका थिए। विद्यार्थीको जिज्ञासालाई सम्बोधन गर्दै महासचिवका उम्मेद्वार नेपाली पत्रकारिताभित्रका विकृतिलाई सुधार गर्न सही व्यक्तिले नेतृत्व लिन जरूरी छ भन्दै दलगत गुटबन्दीले महासंघमा समस्या आएको र व्यावसायिक पत्रकार बाहिरी रहेकाले यसमा सुधार गरिनुपर्ने औलाउनुभयो। सदस्यका उम्मेद्वार अधिकारी अर्याल दुलालले पत्रकारिता उद्योगका रूपमा फस्टाउन नसक्नु र पत्रकारिता पेशालाई व्यावसायीकरण गर्न नसकेकी कारण समस्या आएको हो भन्दै पत्रकारिताको प्रतिष्ठा र मर्यादालाई कायम गर्नु महासंघको चुनौती भएको बताउनुभयो। बहिरवाबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको ATR-42 जहाज हल्लिँदा 3 सामान्य घाइते भएका छन्। बिहान 7 बजे बहिरवाबाट उडेको जहाज बीचमा खराब मौसमका कारण हल्लिन पुगेपछि 2 एयर होस्टेज र 1 प्यासेन्जर ठुकिएर घाइते भएका छन्। जहाज भने सुरक्षित रूपमा काठमाडौँमा अवतरण गरेको छ। घाइते भएका देवेन्द्र ध्वज सामान्य उपचारपछि घर फर्किएका छन् भने एयर होस्टेजहरूको अहिले सिनामंकल स्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ। अब पालु अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, नयाँ पार्टी बनाउने अभियान शुरू गर्नुपर्ने ए माओवादी नेता बाबुराम भट्टराईको भनाईमा तपाईँको प्रतिक्रिया के छ? ए अध्यक्ष बन्ने आशा, बे रूपान्तरणको प्रक्रिया, सी प्रचण्डलाई चुनौती। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी 1 PULL पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नानगढ सडक खुल्ला छ, त्यसै गरी नानगढ मोगलिन, मोगलिन 9 BC काठमाडौँ सडक खण्ड, मोगलिन दमौली पोखरा सडक खण्ड र नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0556-63-063, मोबाइल नम्बर 99550-61-743। ट्राफिक नियम पालना।